तिम्रो सम्झना मनमा ताजैयो, छुट्यो हाम्रो दुई घरको सुन्दर घर, टुटे पनि याद आयो बारम्बार, फेरि तिम्रो याद आयो। गयो नाता तोडेर सम्बन्ध नै रहेन, तर तिम्रो सम्झना तिम्रो सम्झना मनमा ताजैयो। तिम्रो सम्झना मनमा ताजैयो।